रहिनायो कोहला र संसारमा आमा भन्दा ठुलो सधैँ बारी सन्तानकै किराले गाला चाउरी परे आमा कपाल सेतै ठुलो कखरा चिनायो बाबु ताते भनेर हिनायो कोहला संसारमा आमा भन्दा ठुलो सधैँ भारी सन्तानकै केराले गाला चाउरी परे आमा कपाल सेतै ठुलो सधैँ भारी सन्तानकै केराले गाला चाउरी परे आमा कपाल सेतै ठुलो संसारमा आमा भन्दा ठुलो सधैँ बारी संतान कैराले गाला चाउरी परे आमा कपाल से दही फुलो सदै बारी संतान कैराले गाला चाउरी परे आमा कपाल से दही